نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. إذ جب قالت الملائكة، کہا فرشتوں نے، یا مریم، اے مریم، ان اللہ، بے شک اللہ تعالی، یبشرکی، خوشخبری دیتا ہے تجھ کو، بکلمت، ساتھ ایک کلمے کے، منہو، اپنی طرف سے، اسمہو، نام اس کا، المسیحو، مسیح، عیسی ابن مریم، عیسی ابن مریم ہوگا، وجیہن، عزت والا، بلند مرتبہ، فی الدنیا، دنیا میں، والآخرتی، اور آخرت میں، ومن المقربین، اور مقربین میں سے ہوگا، ویکلمو، اور کلام کرے گا، الناس، لوگوں سے، فی المہدی، پنگھوڑے میں، وکہلن، اور کہولت میں، بڑی عمر میں، ومن الصالحین، اور صالح لوگوں میں سے ہوگا. قالت، کہنے لگیں، ربی، اے میرے رب، انا، کیوں کر، کس طرح، یکونو، ہوگا، لی، میرے لیے، ولدن، کوئی بچہ، ولم، حالانکہ نہیں، یمسسنی، چھوا مجھ کو، بشرن، کسی انسان نے، قالا، فرمایا، کذالکی، اسی طرح، اللہ، اللہ تعالی، یخلق، پیدا کرتا ہے، ما یشاء، جو وہ چاہتا ہے، اذا، جب، قضا، فیصلہ کرتا ہے، امرن، کسی کام کا، فانما، تو بے شک، یقول، وہ کہتا ہے، لہو، واسطے اس کے، کن، ہو جا، فیکون، تو وہ ہو جاتا ہے، ویعلمہو، اور وہ تعلیم دے گا اس کو، الکتابہ، کتاب کی، والحکمتا، اور حکمت کی، والتوراتا، اور تورات کی، والانجیل، اور انجیل کی، ورسولن، اور رسول ہوگا، الی بنی اسرائیل، طرف بنی اسرائیل کے، انی، بے شک میں، قد، تحقیق، جئتکم، میں لایا ہوں تمہارے پاس، بآیتن، ایک نشانی، من ربکم، تمہارے رب کی طرف سے، انی، بے شک میں، اخلقو، میں بنا دیتا ہوں، لکم، تمہارے لیے، من الطینی، مٹی سے، کہیئتی، مانند شکل، الطیری، پرندے کی، فانفخو، پھر میں پھونک ماروں گا، فیہ، اس میں، فیکونو، تو وہ ہو جاتا ہے، طیرن، ایک پرندہ، بِإذن اللہ، اللہ کے اذن سے، وَأُبْرِئُ، اور میں اچھا کر دیتا ہوں، الْأَكْمَحَ، مادرزاد اندھے کو، پیدائشی اندھے کو، والابرصا، और बर्फ वाले को वो उही और मैं जिंदा कर लेता हूं। अल मौता मुर्दों को बिइज्निल्लाह अल्लाह के इज्न के साथ, वह उनब्बिउकुम और मैं बताता हूं तुमको, बिमा साथ उसके जो, तअकुलूना तुम खाते हो, वमा और जो, तद्दखिरूना तुम जखीरा करते हो, फी बुयूतिकुम अपने घरों में, इन्ना बेशक, फी जालिका इसमें, लआयतन अलबत्ता एक निशानी है, लकुम तुम्हारे लिए, इन अगर, कुन तुम हो तुम, मुमिनीन ईमान लाने वाले, व मुसद्दिकन और तस्दीक करने वाला हूँ, लिमा वास्ते उसके जो, बैन यदैया मेरे सामने है, मिनत तौराती तौरात में से, वली उहिल्ला और ताके मैं हलाल कर दूं, लकुम तुम्हारे लिए, बादल लवी बाज वो चीज, हुर्रिमा जो हराम की गई, अलैकुम तुम पर, वजिअतुकुम और मैं लाया हूं तुम्हारे पास, बिआयतिन एक निशानी, मिर रब्बिकुम तुम्हारे रब की तरफ से, फत्तकुल्लाह पस डरो अल्लाह से, व अतीउनी और इताअत करो मेरी, इन्नल्लाह बेशक अल्लाह ताला, रब्बी मेरा रब है, व रब्बुकुम और तुम्हारा रब है, फाबुदूहु बस इबादत करो उसकी, हाजा ये, सिरातुन रास्ता है, मुस्तकीम सीधा, फलम्मा फिर जब, अहस्सा महसूस किया, ईसा ईसा अलैहिस्सलाम ने, मिन्हुम उनमें से, अल-कुफ्रा कुफर को, काला बोले, मन कौन, अंसारी मेरा मददगार होगा, इलल्लाह तरफ अल्लाह के, काल कहा, अल-हवारियूना हवारियों ने, नहनु हम, अंसारुल्लाह मददगार हैं अल्लाह के, आमन्ना ईमान लाए हम, बिल्लाही अल्लाह पर, वशहद और गवाह रहिए, बिअन्ना बेशक हम, मुस्लिमून मुसलमान हैं, रब्बना ऐ हमारे रब, आमन्ना ईमान लाए हम, बिमा साथ उसके जो, अंजलता तूने नाजिल किया, वत्तबाना और पैरवी की हमने, अर रसूला रसूल की, फक्तुबना पस लिख ले हमको, मा शाहिदीन साथ गवाहों के, वमा करू और उन्होंने एक चाल चली, वमा करा और तदबीर की, अल्लाहू अल्लाह ने, वल्लाहू और अल्लाह, खैरू सबसे बेहतरीन है, अल्माकिरीन तदबीर करने वालों में से, इज जब, काला فرمایا، اللہ اللہ نے، یا عیسیٰ اے عیسیٰ، انی بے شک میں، متوفی کا پورا پورا لے لینے والا ہوں تجھ کو، ورافعوں کا اور اٹھا لینے والا ہوں تجھ کو، الیہ اپنی طرف، ومطہروں کا اور پاک کرنے والا ہوں تجھ کو، من الذین ان لوگوں سے، کفرو جنہوں نے کفر کیا، وجائلو اور بنانے والا ہوں، الذین ان لوگوں کو، اتبعو کا جنہوں نے پیروی کی تیری، فوقا اوپر، الذین ان لوگوں کے، کفرو جنہوں نے کفر کیا، الی یوم القیامہ قیامت کے دن تک، ثم پھر، الیہ میری طرف، مرجعکم لوٹنا ہے تم کو، فاحکمو تو میں فیصلہ کروں گا، بینکم تمہارے درمیان، فیما اس میں جو، کنتم تھے تم، فیہی جس میں، تختلفون تم اختلاف کرتے، فاما تو لیکن، الذین وہ لوگ، کفروا جنہوں نے کفر کیا، فأعذبهم تو میں عذاب دوں گا ان کو، عذابا عذاب، شدیدا سخت، فی الدنیا دنیا میں، والآخرتی اور آخرت میں، وما اور نہیں، لہم ان کے لیے، من ناصرین کوئی مددگاروں میں سے، وَأَمَّا اور لیکن، الَّذِينَ وہ لوگ، آمَنُوا جو ایمان لائے، وَعَمِلُوا اور انہوں نے عمل کیے، الصالحات اچھے نیک، فَيُوَفِّيهِمْ تو وہ پورا پورا دے گا ان کو، اجورہم ان کے اجر، واللہ اور اللہ، لا يحب نہیں محبت کرتا، الظالمین ظالموں سے، ذالک یہ، نتلوہ ہم پڑھ رہے ہیں اس کو، علیکا آپ پر، من الآیات آیات میں سے، والذکری اور ذکر میں سے، الحکیم حکمت والے، انا بے شک، مثلا مثال، عیسیٰ علیہ السلام کی، عند اللہ اللہ کے نزدیک، تمثلی مانند مثال، آدمہ آدم علیہ السلام کے ہے، خلقہو اس نے پیدا کیا اس کو، من ترابن مٹی سے، ثم پھر، قالا فرمایا، لہو اس کو، کن ہو جا، فیکون تو وہ ہو گئے، الحق حق، من ربک تیرے رب کی طرف سے ہے، فلا تکن پس نہ تو ہو، من الممترین شک کرنے والوں میں سے، فمن تو جو کوئی، حاجک झगड़ा करे तुझसे। सी ही इसके मामले में निम्बा दिमा इसके बाद के जा अका आ गया तेरे पास मिनल इल्मे इल्मे से फकुल तो कह तालो आओ नदो हम बुलाते हैं अबना अना अपने बेटों को व अबना अकुम और तुम्हारे बेटों को व निसा अना और हम अपनी औरतों को व निसा अकुम और तुम्हारी औरतों को व अनफुसना और हम अपने नफ्सों को यानी खुद भी व अनफुसकुम और तुम भी सुम्मा फिर नबतहिल हम बद्दुआ करें पर नजाल फिर हम करें डाने लानत अल्लाही अल्लाह की लानत अलल काज़िबीन झूठों पर इन्ना बेशक हाजा ये लहुआ अलबत्ता वो अलकससु वाकयात हैं अलहक सच्चे वमा और नहीं मिन इलाहिन कोई इलाह इल्लल्लाह सिवाय अल्लाह के व इन्ना और बेशक अल्लाह अल्लाह ताला लहुआ अलबत्ता वो अलअजीज जबरदस्त है अलहकीम हिकमत वाला है फइन फिर अगर तवल्लौ वो मुंह मोड़ जाएं फइन्नल्लाह बस बेशक अल्लाह ताला अलीमुन जानने वाला है बिल मुफसिदीन फसाद करने वालों को